तलै झरुती झरुती हावा पापी गर्नु झरुती आखलो बिउतै परोती बर्फको तलै झरुती बर्फको तलै झरुती जाए रिसाए झै मन्टो तल फेरिन नहेरे झै गरी गरी चोरी चोरी हेरिन पन पिराखा जुधो की मनको कुरा सबै खुल्यो की बर्फको तलै सरो की सरुकी बर्तन को तलै